जिन्दगीमा तिमी नै छौ, हर सासमा तिमी नै छौ, मनमुटुमा केवल तिमी छौ। ढुकढुकीमा तिमी नै छौ, हर सासमा तिमी नै छौ, मनमुटुमा केवल तिमी छौ। ओ मेरी तस्बिर सँगै कता कता रुलिदिन्छु। आँखा चिम्ली राखु भन्दा खोल्नलाई नै भुलिदिन्छु, खोलेपछि तस्बिर सँगै कता कता रुलिदिन्छु। ओ मेरी सागर भित्र डुबुर्की त मारेकै छु, सम्झनामा बहकिँदै पवन त भएकै छु। कल्पनाको सागर भित्र डुबुर्की त मारेकै छु, सम्झनामा बहकिँदै पवन त भएकै छु। ओ मेरी धड्किन्छौ मुटुमा, ढुकढुकीमा तिमी नै छौ, हर सासमा तिमी नै छौ, मनमुटुमा केवल तिमी छौ। ढुकढुकीमा तिमी नै छौ, हर सासमा तिमी नै छौ, मनमुटुमा केवल तिमी छौ।